आए आए मेरे सरकार, आए मेरे दिलदार, आए मेरे गमखार, आए आए आए मेरे सरकार, आए मेरे दिलदार, आए मेरे गमखार, आए। सदियों से हो रहा है, सदियों से हो रहा है, ये कैसे रुकेगा। सदियों से हो रहा है, ये कैसे रुकेगा। सरकार का मिला हमेशा ही सजेगा, सरकार का मिला हमेशा ही सजेगा। खुशियों का समा है, मस्ती में जहाँ है, खुशियों का समा है, मस्ती में जहाँ है। मिला दे नबी पर हर कोई फिदा है। चाहत है लगन है, दुनिया ही मगन है, चाहत है लगन है, दुनिया ही मगन है। घर घर मिलाद को सुन्नी का मिशन है। सरकार आ गए, दिलदार आ गए, गमखार आ गए, लजपाल आ गए। सरकार आ गए, दिलदार आ गए, गमखार आ गए, लजपाल आ गए। जब पीर का दिन आया, तारीख हुई बारह, बिया मीना के घर में एक चांद उतर आया। आपस में फरिश्तों ने मबरू कहा सबको, के आज हुआ पैदा जो शाह जमाना है। खुशियों का समा है, मस्ती में जहाँ है। मिला दे नबी पर हर कोई फिदा है। स्टेज लगाएंगे, दरियों को बिछाएंगे, हम साउंड लगा करके महफिल को सजाएंगे, और सारे मोहल्ले को परचम से सजाएंगे। आका की विलादत की धूम में जो मचाना है, खुशियों का समा है, मस्ती में जहाँ है। मिला दे नबी पर हर कोई फिदा है। मीलाद मनाए आका की हर रदा को, जिंदगी में लाए अपने नबी की सुन्नत, चेहरे पे भी सजाए गैरों की मोहब्बत को, अब दिल से निटाना है। खुशियों का समा है, मस्ती में जहाँ है। मीलाद नबी पर हर कोई फिदा है। जन्नत को सजाया था, जिब्रील ने काबे पे झंडे को लगाया था। ہر دور میں مومن نے میلاد منایا تھا. اسلام میں جاری یہ تہوار پرانا ہے, خوشیوں کا سما ہے, مستی میں جہاں ہے, میلاد نبی پر ہر کوئی فدا ہے. موجم کی حدیثوں میں یہ قول صحابہ ہے, خود سرور عالم نے میلاد منایا ہے. موجم کی حدیثوں میں یہ قول صحابہ ہے, خود سرور عالم نے میلاد منایا ہے. اس دن کے تشکر میں لنگر بھی کھلایا ہے, سنت سے یہ ثابت ہے, دنیا کو بتانا ہے, خوشیوں کا سما ہے, مستی میں جہاں ہے, میلاد نبی پر ہر کوئی فدا ہے. سرکار آ گئے, دلدار آ گئے, غمخوار آ گئے, لجپال آ گئے. سرکار آ گئے, دلدار آ گئے, غمخوار آ گئے, لجپال آ گئے. پیاری صورت ہستا چہرہ, منہ سے جھڑتے پھول, نور سراپا چاند سا چہرہ, حق کا پیارا رسول مدنی. جب کہ سرکار تشریف لانے لگے, حور و غلماوی خوشیاں منانے لگے, ہر طرف نور کی روشنی چھا گئی, مصطفیٰ کیا ملے زندگی مل گئی, اے حلیمہ تیری گود میں آ گئے, دونوں عالم کے رسول. خوشیوں کا سما ہے, مستی میں جہاں ہے, میلاد نبی پر ہر کوئی فدا ہے. دولت کو لٹاتا ہے, او گھر میں اگر شادی دولت کو لٹاتا ہے, تو گھر بھی سجاتا ہے, کھانا بھی کھلاتا ہے, تو گھر بھی سجاتا ہے, کھانا بھی کھلاتا ہے. میلاد محمد پہ کیوں شور مچاتا ہے, بس جشن ولادت ہی کیوں تیرا نشانہ ہے, صدیوں سے ہو رہا ہے. صدیوں سے ہو رہا ہے یہ کیسے رکے گا, صدیوں سے ہو رہا ہے یہ کیسے رکے گا. احکام شریعت سے میلاد نہیں ہٹتے, میلاد کی حرمت کو پامال نہیں کرتے, جو جشن محمد کی بے حرمت کرتے ہیں, جو جشن محمد کی بے حرمت کرتے ہیں, تہذیب و ادب ان کو ہم نے ہی سکھانا ہے. خوشیوں کا سما ہے, مستی میں جہاں ہے, میلاد نبی پر ہر کوئی فدا ہے. ہمیشہ ہی سجے گا, ہمیشہ ہمیشہ صدا آئی ایمان بڑا خوش ہے شیطان کے علاوہ خوش سارا زمانہ ہے خوشیوں کا سما ہے مستی میں جگہ ہے میلاد نبی پر ہر کوئی فدا ہے جشن محمد پہ دولت کو لٹاتا ہے آقا کی شفاعت سے وہ خلد میں جاتا ہے محشر میں حضور آئے اے کاش یہ فرمائے عرفان تمہارا تو جنت ہی ٹھکانا ہے سرکار آ گئے دلدار آ گئے ہمخار آ گئے لجپال آ گئے سرکار آ گئے دلدار آ گئے ہمخار آ گئے لجپال آ گئے